बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल जब सास पर्छ हातमा दारू भेटिन्छ जब सास पर्छ हातमा दारू भेटिन्छ देवदासका कुरै पछि पारू भेटिन्छ अचेल गाउँ बिरानो बाछ कोही भेटिन्नन् अचेल गाउँ बिरानो बाछ कोही भेटिन्नन् खाडी छिर्नु चोक गल्ली चिनारू भेटिन्छ देवदासका कुरै पछि पारू भेटिन्छ पक्कै केही त रहस्य छ अंश भण्डामा पक्कै केही त रहस्य छ अंश भण्डामा हात हातमा डलर युरो भारू भेटिन्छ देवदासका कुरै पछि पारू भेटिन्छ उसले सिकाएर बाले उसलाई पाकारे उसैले सिकाएर बाले उसलाई पाकारे छोरो जान्ने बन्छ बाउ सिकारू भेटिन्छ देवदासका कुरै पछि पारू भेटिन्छ जसको हातमा तरबार थियो कायर थियो जसको हातमा तरबार थियो कायर थियो जोसँग छ आवाज ऊ जुझारू भेटिन्छ जब साँझ पर्छ हातमा दारू भेटिन्छ देवदासका कुरै पछि पारू भेटिन्छ आवाज शर्माको गजल संग्रह पलासमा संग्रहित यसै गजलको वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा हामी गएको शनिबार हामीले जो अतिथि ल्याएका छौं थियौं आवाज शर्मा उहाँलाई नै लिएर आइपुगेका छौं। आजको बुलबुलमा आवाज शर्मासँगको कुराकानीको सँगसँगै आवाज शर्माका गजल र लयमा उहाँको गायन सुन्नेछौ। बुलबुलमा शनिबार मैले प्रस्तुत गरेको थिएँ आवाज शर्मालाई र उहाँको गायन सुन्ने रहर हुँदा हुँदै समय सकिएको थियो। आज फेरि स्वागत छ आवाजजी तपाईँलाई हाम्रो कार्यक्रममा। धन्यवाद। आजको कार्यक्रममा के बोकेर ल्याउनु भएको छ, हामीलाई के सुनाउनुहुन्छ? सुरुमा वाचन सुनाउनुहुन्छ कि गायन सुनाउनुहुन्छ? यो गायन भन्दा पनि यो वाचन नै हो मैले गर्ने गरेको, यसलाई तरन्नम शैलीको वाचन भन्छन्। गजल वाचनका विशेषतः तिनवटा शैलीहरू हुन्छन् गजल प्रस्तुतिका। एउटा नाटकीय शैली, त्यसलाई रिसाइटिङ पनि भनिन्छ, रिसाइटेसन पनि भनिन्छ, नाटकीय शैली हुन्छ। अर्को तरन्नम वाचन हुन्छ र अर्को गायन हुन्छ। मैले जुन प्रस्तुत गरिरहेको छु त्यो तरन्नम शैलीको वाचन, त्यसलाई हामी गायन पनि भन्न सक्छौँ, तर तरन्नम शैलीको वाचन हो त्यो। आज पनि मसँग तरन्नम सुनाउनुहुन्छ, केही तरन्नम शैलीका र वाचन गर्न पनि त। सुरुमा के सुन्न दिनुहुन्छ त हामीलाई, तयार के राख्नु भएको छ? उहाँका तीनवटा गजल सङ्ग्रह प्रकाशित छन्, पलास, पोलियो शीतले झन् र परीका कथा। यति बेला उहाँले पोलियो शीतले झन् पुस्तक आफ्नो हातमा लिनु भएको छ र एउटा गजल अगाडि राख्नु भएको छ। म एउटा भरबद्ध गजल छ, यसलाई यहाँहरू समक्ष तरन्नम शैलीमा वाचन गर्न चाहन्छु। जिन्दगीको मूल्य हार्नेलाई सोध, जिन्दगीको मूल्य हार्नेलाई सोध, भुमरीमा आफै पार्नेलाई सोध, जिन्दगीको मूल्य हार्नेलाई सोध, भुमरीमा आफै पार्नेलाई सोध। डुब्न सक्छन् आशा चल्छ धिहुरी, डुब्न सक्छन् आशा चल्छ धिहुरी, डुब्न सक्छन् आशा चल्छ धिहुरी, डुब्न सक्छन् आशा चल्छ धिहुरी, तिर्सनाको डुङ्गा तार्नेलाई सोध, तिर्सनाको डुङ्गा तार्नेलाई सोध, प्रेमसँगै धोका फुलसँगै काँड, प्रेमसँगै धोका फुलसँगै काँड, प्रेमसँगै धोका फुलसँगै काँड, प्रेमसँगै धोका फुलसँगै काँड, बाध्यता कि इच्छा सार्नेलाई सोध, बाध्यता कि इच्छा सार्नेलाई सोध, मर्मा के हो फूलको धर्म केले हुन्छ, मर्मा के हो फूलको धर्म केले हुन्छ, मर्म के हो फूलको धर्म केले हुन्छ, मर्म के हो फूलको धर्म केले हुन्छ, पुज्छु भन्दै भुइँमा झर्नेलाई सोध, पुज्छु भन्दै भुइँमा झर्नेलाई सोध, थिच्न सक्छौ छाती काट्न सक्छौ घाँटी, थिच्न सक्छौ छाती काट्न सक्छौ घाँटी, थुन्न सक्छौ आवाज मार्नेलाई सोध, थुन्न सक्छौ आवाज मार्नेलाई सोध। धन्यवाद। आवाज शर्माको आवाजमा हामीले उहाँको गजल सुन्यौं। आवाजजी, गजल लेख्नलाई के मिहिनेत चाहिन्छ कि ध्यान चाहिन्छ कि समय चाहिन्छ कि अथवा शब्दहरूमा सिपालु हुनुपर्छ कि कुनै विषय पढ्नुपर्छ कि, तपाईँको अनुभवले के भन्यो? मेरो अनुभवले ती सबै कुरा चाहिन्छ। सबैभन्दा पहिलो कुरो प्रतिभा, अन्तर्निहित प्रतिभा हुनै पर्छ। त्यो प्रतिभालाई बाँकी कुराहरूले सिङ्गार पटार गर्ने हुन्। जब मान्छेमा क्षमता हुन्छ भित्र, उसँग विषयवस्तु हुन्छ, विषयवस्तु खोज्न सक्ने क्षमता हुन्छ, खुबी हुन्छ, त्यसपछि उसका ती कुराहरूलाई केही सैद्धान्तिक ज्ञानहरूको आवश्यकता पर्छ, शब्दहरूको खेलाउन सक्ने खुबीको आवश्यकता पर्छ, ती कुराहरू फेरि बाँकी रहेका कुराहरू पढाइले अभ्यासले प्राप्त हुने कुरा हुन्। मलाई अहिले मलाई के महसुस भइरहेको छ भने, मैले गणित विज्ञान नपढिकन यदि कुनै साहित्यको कुनै विधा लिएर पढेको हुन्थ्यो भने मलाई अभिव्यक्त गर्न धेरै सजिलो हुन्थ्यो भन्ने मलाई अनुभव हुन्छ। त्यसैले मलाई के लाग्छ भने, राम्रो गजलकार हुनको निम्ति ती सबै कुरा चाहिन्छन्। ती सबै कुरा भइसकेपछि मात्र भन्नु राम्रो गजलकार हुन सकिन्छ। अहिले त हामी भर्खर बामे सर्दैछौँ, यो बेलामा छातीले टेकेर हिँडे पनि हिँड्ने नि हो, गुडाले टेकेर हिँड्ने नि हिँड्ने हो, भोलि उभिनु छ, धरो हुनु छ, उठ्नु छ, दौडनु छ, र अन्तर्राष्ट्रिय रूपमै जुन गजलहरू भनेर चिनिएका छन्, चर्चित छन्, ती गजलहरूको हारिमा पुग्नु छ। अहिले त हामी भर्खरै घिस्रदैछौँ। लौ न आजै आँटम साइला लर्के जोबन साटम साइला, लौ न आजै आँटम साइला लर्के जोबन साटम साइला, गाउँमा हल्ला चलिसक्यो झट्टै डाँडा काटम साइला, सैसाथीले चियो गर्छन् छिमेकीले आँखा तर्छन्, सैसाथीले चियो गर्छन् छिमेकीले आँखा तर्छन्, सैसाथीले चियो गर्छन् छिमेकीले आँखा तर्छन्, सैसाथीले चियो गर्छन् छिमेकीले आँखा तर्छन्, हैन भनी छैन भनी राजा, हैन भनी छैन भनी अझै क कति ढाटम साइला अझै कति ढाटम साइला गाउँमा हल्ला चलिसक्यो गाउँमा हल्ला चलिसक्यो झट्टै डाँडा काटम साइला झट्टै डाँडा काटम साइला घरमा माग्ने आइसके लगन टुङ्गो लाइसके घरमा माग्नी आइसके लगन टुङ्गो लाइसके घरमा माग्नी आइसके लगन टुङ्गो लाइसके आजै राति भाग्नु जाति राजा आजै राति भाग्नु जाति के बहाना छाटम साइला के बहाना छाटम साइला गाउँमा हल्ला चलिसक्यो गाउँमा हल्ला चलिसक्यो झट्टै डाँडा काटम साइला झट्टै डाँडा काटम साइला भाले बस्दा बेसी जरम झिसमिसेमै खोली तरम भाले बस्दा बेसी झरम झिसमिसेमै खोली तरम भाले बस्दा बेसी झरम झिसमिसेमै खोली तरम जुनी जुनी नचुडिनी राजा जुनी जुनी नचुडिनी पिरिम डोरो बाटम साइला पिरिम डोरो बाटम साइला गाउँमा हल्ला चलिसक्यो गाउँमा हल्ला चलिसक्यो झट्टै डाँडा काटम साइला झट्टै डाँडा काटम साइला यसरी आफ्नो माटोको सुभाषलाई पनि गजलमा उहाँले ल्याउनु भएको छ लोकशैलीलाई जुन उहाँले गजलभन्दा अगाडि पछ्याइ सक्नुभएको विधा पनि भयो यो गजल संग्रहित छ परिका कथा गजल संग्रहमा त्यसमा एउटा कमेन्ट मलाई मन पर्यो कृष्ण अवस्थीले लेख्नु भएको छ मलाई आवाजले पहिलोपटक आफ्नो परिचय दिँदा जुन अविस्मरणीय शब्दहरू सम्प्रेषण गरिएका थिए ती अद्यपि मसँग सुरक्षित स्मृतिमा सुरक्षित छन् स्तरीय रचना लिएर उदाउने आवाजको यो रचनामा वैशालुको रहर र आवेगको सहज प्रस्तुति त छ नै उसमाथि स्थानीय भाषिकाको प्रयोगले जिउँदोपन थपेको छ नाम र काम मिलेको आवाज भनेर लेख्नुभएको छ मलाई तपाईँको यो पुस्तकमा प्रयोग गरिएको शैली पनि मन पर्यो मैले धेरै गजल सङ्ग्रहहरू हेरेँ यस किसिमको थिएन हामी फेसबुकमा नाना थरीका गजल राख्छौँ र नाना थरी कमेन्ट गर्छौँ अथवा अपेक्षा पनि गर्छौँ आफूमाथि गरिएको तपाईँले यसमा चाहिँ आफूलाई गरिएका राम्रा नराम्रा कमेन्ट आलोचना अथवा सुधारको लागि गरिएका सुझावहरूदेखि लिएर प्रशंसालाई पनि टपक्क टिपेर नाम समेत राखिदिनु भएको रहेछ जस्तो उदाहरणको लागि यो गजलमा भूपेन्द्र महतले लेख्नुभएको छ सबिन सिंहले कृष्ण अवस्थीले हरिमानन्दले र कोशराज श्रेष्ठले गर्नुभएको कमेन्ट त्यही गजलको मुनि राख्नुभएको रहेछ यो शैली मन पर्यो र म भन्न चाहन्छु यसैलाई अरू साथीहरूले पनि आफूले फेसबुकमा सेयर गर्नु भएको छ र पुस्तक निकाल्दै हुनुहुन्छ भने यो शैली अपनाउँदा राम्रो हुन्छ किनभने यसै पनि हामीले एउटा गजल राखेर एउटा पाना खेर हालेको हुन्छौँ मुनिपट्टि चाहिँ कमेन्ट राखिदिनाले गजल सिक्नेहरूलाई पनि यो हेर्दाखेरि राम्रो हुन जान्छ र आफू कुन ठाउँमा छु भन्ने कसौटी पनि यसैले देखाउँछ जस्तो मलाई लाग्छ आवाजजी यो रमाइलोसँग मैले वाचन गर्दै जाँदा तपाईँले आफ्नो लय थाम्नै नसकेर अगाडि ल्याउनु भएको शैली पनि साह्रै मन पर्यो नयाँ प्रयोग भयो हाम्रो बुलबुलकै लागि पनि अर्को गजल तपाईँ एउटा वाचन गरेर सुनाउनुहोस् न कुन सुनाउनुहुन्छ तरुणम शैली तपाईँले भन्ने गरेको शैली नभइकन मैले वाचन गरेँ यसरी भन्छु म अब खण्डहर छन् स्वप्न सारा सुनामी छ यहाँ खण्डहर छन् स्वप्न सारा सुनामी छ यहाँ म र मेरा बेचिँदैछौँ लिलामी छ यहाँ खण्ड अर्छन् स्वप्न सारा सुनामी छ यहाँ म र मेरा बेचिँदैछौँ लिलामी छ यहाँ ए शहीद हो मुक्ति तिम्रो दिवा स्वप्न थियो ए शहीद हो मुक्ति तिम्रो दिवा स्वप्न थियो बन्दकी यो देश उस्तै बिरामी छ यहाँ म र मेरा बेचिँदैछौँ लिलामी छ यहाँ चेतनाको दीप जल्दा ढल्यो राज उता चेतनाको दीप जल्दा ढल्यो राज उता फेरि अर्को लाज मर्दो गुलामी छ यहाँ म र मेरा बेचिँदैछौँ लिलामी छ यहाँ नाम खोसे काम खोसे लुटे जन्म थलो नाम खोसे काम खोसे लुटे जन्म थलो आज धरती पुत्र आफै बेनामी छ यहाँ म र मेरा बेचिँदैछौँ लिलामी छ यहाँ हेर मुर्दा ब्युजिँदैछन् र पो भिड छ यो हेर मुर्दा ब्युजिँदैछन् र पो भिड छ यो लासहरूकै कठघरामा मलामी छ यहाँ म र मेरा बेचिँदैछौँ लिलामी छ यहाँ खण्ड अर्छन् स्वप्न सारा सुनामी छ यहाँ। आवाज शर्माले वाचन गर्नुभएको सुन्नुभयो। अब आवाज शर्माको तरन्नुम शैलीकै एउटा गायन म फेरि ल्याउँछु, तपाईँ तयार रहनुहोला। आवाज शर्मा, जसको वास्तविक नाम बाला अधिकारी हो, ढिकुर पोखरी एक अधिकारी डाँडा कास्की उहाँको जन्मस्थान। उहाँले गणितमा स्नातकोत्तर गर्नुभएको छ, शिक्षण प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ। माछापुछ्री शिक्षा क्याम्पस कास्की, श्री सृजना सामुदायिक मावि कास्की, ढिकुर पोखरी बाङ्मय चौतारी कास्कीमा उहाँको सम्बद्धता छ। पलाश गजल संग्रह 2013 सन् 2013 निस्केको पोलिस शीतले झनगजल संग्रह 2012 र परीका कथा गजल संग्रह 2010 पीपल छायाले लोकगीत एल्बम, पर्खी बसौँला लोकगीत एल्बम उहाँको प्रकाशित छ भने प्रकाशोन्मुख कृति सुब्बा साप्की छोरी कथा संग्रह छ। र यी विविध गुण भएका आवाज शर्माको पोलिस शीतले झन संग्रहबाट एउटा गजल म वाचन गर्न अनुमति चाहन्छु। राजमात्रै फरक थिए नजर उही थियो, राजमात्रै फरक थिए नजर उही थियो, दृश्य मात्रै फरक थिए खबर उही थियो। लाग्छ प्रत्येक प्रहारको मनै जवाफ हुँ, लाग्छ प्रत्येक प्रहारको मनै जवाफ हुँ, घात मात्रै फरक थिए असर उही थियो, दृश्य मात्रै फरक थिए खबर उही थियो। भिडसँगै सराबरी अलग कथा व्यथा, भिडसँगै सराबरी अलग कथा व्यथा, स्वप्न मात्रै फरक थिए सहर उही थियो, दृश्य मात्रै फरक थिए खबर उही थियो। पुग्नु टाढा थियो कतै पराई झैँ थियौँ, पुग्नु टाढा थियो कतै पराई झैँ थियौँ, यात्रु मात्रै फरक थिए सफर हुई थियो, दृश्य मात्रै फरक थिए खबर हुई थियो। आगो जस्तै जलाउँथ्यौँ स्वयं निभाउँथ्यौँ, आगो जस्तै जलाउँथ्यौँ स्वयं निभाउँथ्यौँ, काम मात्रै फरक थिए कदर हुई थियो, राज मात्रै फरक थिए नजर हुई थियो, दृश्य मात्रै फरक थिए खबर हुई थियो। आवाज शर्माको पोलियो शीतले जनगजल संग्रहबाट मैले यो वाचन गरेँ, सम्भवतः त्यही बाट अथवा पलासबाट उहाँले एउटा तरन्नम शैलीमा हामीलाई अब गाएर सुनाउनुहुन्छ। आवाजी, तपाईँलाई मैले अगाडि सारेँ, अब बुलबुलेन समक्ष कुन गाउँदै हुनुहुन्छ? सोध्यौ र तिमले सलेदोलाई, मस्तीमा छ कि कहरमा कुन्नी, सोध्यौ र तिमले सलेदोलाई, मस्तीमा छ कि कहरमा कुन्नी, जलेर आफै रित्तिन्छ दियो, जलेर आफै रित्तिन्छ दियो, बाध्यता हो कि रहरमा कुन्नी, बाध्यता हो कि रहरमा कुन्नी। सम्झँदा मनमा दन्किन्छ ज्वाला, भुल्नै छ पी नसाको प्याला, सम्झँदा मनमा दन्किन्छ ज्वाला, भुल्नै छ पी नसाको प्याला। मुटुले सोध्यो उ बाँच्ने आधार, अमृतमा छ कि जहरमा कुन्नी, जलेर आफै रित्तिन्छ दियो, बाध्यता हो कि रहरमा कुन्नी। गुन्यु र चोली भेटिन्न अहिले, खोजे थे आफ्नै बस्तीमा मैले, गुन्यु र चोली भेटिन्न अहिले, खोजे थे आफ्नै बस्तीमा मैले। माटोले सोध्यो रोदी र घाटु, गाउँमा छ कि सहरमा कुन्नी, जलेर आफै रित्तिन्छ दियो, बाध्यता हो कि रहरमा कुन्नी। थाहा छ सन्चो हुँदैन तर, पर्नु छ फेरि उसैको भर, थाहा छ सन्चो हुँदैन तर, पर्नु छ फेरि उसैको भर। बेथाले सोध्यो ओखती तिम्रो, शङ्कामा छ कि ठहरमा कुनी जलेर आफै रित्तिन्छ दियो बाध्यता हो कि रहरमा कुनी उचुम्छ एउटा सपना दिन्छ फर्केर फेरि पराई हुन्छ उचुम्छ एउटा सपना दिन्छ फर्केर फेरि पराई हुन्छ बगरले सोध्यो पवित्र माया सागरमा छ कि लहरमा कुनी जलेर फै रित्तिन्छ दियो बाध्यता हो कि रहरमा कुनी जलेर फै रित्तिन्छ दियो बाध्यता हो कि रहरमा कुनी बुलबुल एउटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल दुनियाले देख्दो रहेछ छुरा नजाती दुनियाँले देख्दो रहेछ छुरा नजाती नियत खराब हुने नै हो पुरा नजाती एकैछिनको साथ दियो जुनीभरिको याद एकैछिनको साथ दियो जुनीभरको याद मन परेको मान्छेको यही कुरा नजाती नियत खराब हुने नै हो पुरा नजाती कठै केही भएको छैन चर्चा सुरु भयो कठै केही भएकै छैन चर्चा सुरु भयो यी बित्थैका गालपारा चुरा नजाती नियत खराब हुने नै हो पुरा नजाती नजरबाटै नसा चढ्यो पागल थिए म नजरबाटै नसा चढ्यो पागल थिए म जानी जानी माते बन्यो सुरा नजाती नियत खराब हुने नै हो पुरा नजाती मैले यसो के खोके थिएँ वाह आवाज रे मैले यसो के खोके थिएँ वाह आवाज रे जेलाई पनि गजल भन्ने भुरा नजाती दुनियाँले देख्दो रहेछ छुरा नजाती नियत खराब हुने नै हो पुरा नजाती उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौँ हामी र यति बेला मैले कुराकानी गरिरहेको छु आवाज शर्मासँग पलाश गजल संग्रहमा संग्रहित उहाँको गजल मैले वाचन गरेर सुनाएँ उहाँको अन्तिम शेर निकै छोयो मलाई मैले यसो के खोके थिएँ वा आवाज रे जेला पनि गजल भन्ने भुरा नजाती यो ट्रेन्ड बढेको छ है आवाजजी हाम्रोमा जेला पनि गजल भनिदिने ट्रेन्डले गर्दा चाहिँ हाम्रो गजलको ट्रेन्ड नै बिग्रेर गएको छ म ट्रेन्ड बिग्रेको भन्दिनँ नेपाली गजलको यो अझै हातखुट्टा जता मिल्छ त्यतै छटपट सिक्ने मान्छेलाई त अब जस्तो मैले बुलबुलबाट चाहिँ अगजललाई गजल भनेर पढ्दै भने त सिक्नेले त्यही सिक्ने भयो नि यसो अहिले एक किसिमको भेल छ बाढी छ यो निख्रिन समय लाग्छ त्यो निख्रेर समय लाग्ने बेलामा धमिला कुराहरू आफै पाखा लाग्छन् अनि तपाईँहरू जस्तो गजल लेख्ने सर्जकहरूले चाहिँ अरूलाई सिकाउने काम गर्यो भने यो धमिलोबाट सङ्लिन चाहिँ अलिक छिटो हुन्थ्यो कि भन्ने मेरो बुझाइ छ यसो अहिले नेपाली गजल सिक्ने क्रममा दुईवटा धारहरू दुईवटा तरिकाहरू प्रक्रियाहरू आइरहेका छन् एउटा प्रक्रिया छ जो पहिल्यै एउटा पूर्वाग्रही मानसिकताबाट बसेको हुन्छ चाहे त्यो भरवादी धार होस् चाहे भर विरोधी धार होस् उनीहरू सिक्न भन्दा पनि उनीहरू आफू जे कुरामा उनीहरूको आफ्नो खुबी छ क्षमता छ प्रस्तुत गर्न सकिरहेको छन् आफ्नो शैली छ त्यही शैलीलाई समर्थन गरे मात्रै अगाडि बढ्ने राम्रो मान्ने खालको चलन चाहिँ डाक्छ अर्को थरी छ आफूले जसलाई मन पराएको छ तिनीहरूले जस्तो लेखे पनि जे लेखे पनि वाह भन्ने अन्ध अनुकरणको एउटा समस्या परिरहेको छ मैले यहाँ के देखेको छु भने पहिलो कुरो त म सिकाउने त्यति माथिल्लो लेभलमा पुगिसकेको छु जस्तो लाग्दैन किनकि मैले यो गजलमा लगानी गरेको त चार वर्ष पनि राम्रोसँग पुगेको छैन। यसैमा जिन्दगी बिताउने विभिन्न अग्रजहरू हुनुहुन्छ, तर यो बिचमा मैले केही अलिक बढी चासोले केही कुराहरू सिक्ने मौका पाएँ, अवसर मिल्यो, त्यो छुट्टै कुरा हो। र यो बिचमा मलाई आवाजदायी भनेर फेसबुकमा जतिले चिन्नुहुन्छ, जतिले सम्पर्क गर्नुहुन्छ, उहाँहरूसँग मैले आफूले जानेका कुराहरू सधैँ सेयर गरेको छु। र मलाई त के अचम्म लाग्थ्यो भने अहिले गएको गुरु पूर्णिमामा मेरो इनबक्समा लगभग 700 छोटा छोटे मेसेजहरू आएका थिए। त्यतिजनाले मलाई गुरु भन्नुहुँदो रहेछ, तर म उहाँहरूको गुरु होइन, दाई मात्रै भन्न चाहन्छु, भाइ मात्रै भन्न चाहन्छु, किनकि गुरु भन्ने मेरो हैसियत अझै पुगेको छैन। मैले जानेको कुरा सिकाएको छु, मैले जतिजना भनेपछि अझै पनि कोही यो कार्यक्रम सुनेर सिक्न चाह्यो भने तपाईँसँग फेसबुकमा आयो हुन्छ। हजुर, तपाईँको फेसबुकको ठेगाना हामीले शनिबार त भनेका थियौँ, आजको कार्यक्रममा पनि भनिदिनुहोस् न। मेरो फेसबुकमा facebook.com लेखिसकेपछि स्ल्यास हानेर AABAJ लेख्नु होला, मेरो मात्रै आउँछ, अरू कसैको आउँदैन। AABAJ सर्च गर्यो भने तपाईँलाई भेटिन्छ, आवाज शर्मालाई भेटिन्छ। हजुर, अब हामीलाई एउटा के सुनाउँदै हुनुहुन्छ अहिले? वाचन गरेर सुनाउनुहुन्छ कि हामी गायन एकछिनपछि सुनाउला, त्यसपछि वाचनको लागि तयार गर्नुभएको कुनै गजल अहिले वाचन सुनौ न। म वाचन गरेर एउटा सुन। हजुर, म यात्री हुँ न आफ्ना कोही न घर हुँदासम्म, म यात्री हुँ न आफ्ना कोही न घर हुँदासम्म, किन खोजु गन्तव्य म सफर हुँदासम्म। म यात्री हुँ न आफ्ना कोही न घर हुँदासम्म, किन खोजु गन्तव्य म सफर हुँदासम्म। यतातिर फुल्ने कुनै फुल छैन अचेल, यतातिर फुल्ने कुनै फुल छैन अचेल, हराभरा थियो सायद बगर हुँदासम्म। किन खोजु गन्तव्य म सफर हुँदासम्म, यो दुनियाँ बेखबर छ जल्ने जलेकै छन्, यो दुनियाँ बेखबर छ जल्ने जलेकै छन्, खरानीको धुलो उड्छ खबर हुँदासम्म। किन खोजु गन्तव्य म सफर हुँदासम्म, सम्झाउन सक्छौ कति विचार गरी हेर्नु, सम्झाउन सक्छौ कति विचार गरी हेर्नु, याद रहन्छ दुखाइको असर हुँदासम्म। किन खोजु गन्तव्य म सफर हुँदासम्म, तिमी भन्छौ सुन्यौ आवाज यो त बहार पो हो, तिमी भन्छौ सुन्यौ आवाज यो त बहार पो हो, म ठान्छु यो गजलको भेल रहर हुँदासम्म। किन खोजु गन्तव्य म सफर हुँदासम्म, म यात्री हुँ न आफ्ना कोही न घर हुँदासम्म। आभास शर्माले वाचन गर्नुभएको गजल हामीले सुन्यौँ। केही बेरमा उहाँको तरन्नम शैलीको वाचन उहाँले भन्नुहुन्छ, उहाँको म गायन भन्ने गरेका छु, त्यो सुनाउला। अब तरन्नम शैलीको वाचन र गायनमा पनि हाम्रो छलफल भयो। अहिले जस्तो साङ्गीतिक एल्बमहरू आइरहेका छन् नि गजलको, ती एल्बमहरूलाई चाहिँ कसरी हेर्नुभएको छ तपाईँले, अचेलका गायनहरूलाई? मलाई तपाईँ विशेष चाहिँ बहरमा यो लयमा नलेज राख्नुहुने र अलि चासो राखेर तपाईँले चाहिँ उर्दू गजलकारहरूसँग पनि समय पनि नेटमा सङ्गत गरेँ भन्नुभएको हुनाले म यो प्रश्न तपाईँलाई विशेष राख्दैछु। यसो मैले केही केही कुराहरू थोरै कुरो जोड्न चाहन्छु। जब जब गजललाई समस्या परेको छ इतिहासमा, गजलले दुईवटा कुराहरू खोजेको छ। गजलमा जब समस्या परेको छ, सङ्कट आएको छ, एक अश्लीलतातर्फ अग्रसर भएको छ, त्यसले गर्दा इतिहासमा धेरै अश्लील गजलहरू लेखिएका छन्। अझै पनि गजलले धेरै ठाउँमा अश्लील शब्दहरू लेखिने गजल शब्दहरू साहित्य भनेर बुझिने गरेको छ। हाम्रो नेपालमा पनि मोतीराम भट्टको पालामा आउने बेलामा अलिक केही शृङ्गारिक भावमा अलि बढी चरम शृङ्गारिक आएको छ, जुन बेला भारतीय गजल एकदम सङ्कटको अवस्थामा थियो। दोस्रो कुरो, गजललाई सङ्कट भएको बेलामा सङ्गीतले उसलाई उचालेको छ, अगाडि बढाएको छ। त्यो भनेको कुनै बेला सुफी सङ्गीतले उसको हात समातेको थियो, मिर त कि मिरभन्दा अगाडिको समयमा। त्यो क्रम धेरै लामो समयसम्म रह्यो। जब अङ्ग्रेजहरूले विशेष गरेर गजल को स्रोत भनेका मुगल दरबारहरू आक्रमण गर्यो, त्यहाँबाट दबायो, दबाइसकेपछि फेरि गजल सङ्गठन पऱ्यो, तवाइफका कोठीहरूमा आयो, त्यहाँ शृङ्गारिकता र सङ्गीत दुवै सँगसँगै आयो। फेरि गजल अलिकति उभिएर हिँड्न सिक्दै थियो, फेरि समस्या, किनकि यो त विकासक्रम चलिरहन्छ। फेरि पछिल्लो समयमा जगजित सिंहहरूले सङ्गीत मार्फत यसलाई फेरि अगाडि बढाएका हुन्। यहाँ मलाई के लाग्छ भने हाम्रो फारसबाट भारतमा प्रवेश गर्ने बेलामा गजलले आफ्नो रूप केही परिवर्तन गरेको छ, सङ्गीतमा पनि केही परिवर्तन भयो, उर्दू गजल धेरै माथिसम्म आइपुग्यो, त्यसमा सङ्गीतको न्याय थियो। उर्दू गजलबाट जब उर्दू बाँडिएर हिन्दी र उर्दू छुट्टा छुट्टै बन्न पुग्यो, त्यसपछि फेरि हिन्दी गजलमा आउने बेलामा थोरै हिन्दी फ्लेभर मिसिएको छ। पाकिस्तानी पुराना गजलहरू र हिन्दी गजलहरू उस्तै उस्तै छैनन्, फरक छ। त्यस्तै नेपालमा आइसकेपछि नेपालीपन नेपाली गजलमा आउनुपर्छ, आउनु पर्थ्यो। नेपाली गजलमा आइरहेको छ, म यसलाई एकदम सकारात्मक रूपबाट लिन्छु। भनेपछि यसलाई बढाउँदै जानु पर्यो, यसलाई बढाउँ, यो पुस्तालाई बढाउँ। तर गुणस्तरमा भने हामीले ध्यान दिनुपर्ने हुन्छ। अहिले गजलहरू शब्द पनि कमजोर शब्दमा धेरै, जस्तो कमजोर शब्दमा सङ्गीत भएको देखिन्छ, खर्च भइसकेको हुन्छ। त्यति खर्च भइसकेपछि सकेसम्म सङ्गीतकार साथीहरूले, गायक साथीहरूले पनि बसेर केही सम्पादन गरेर अलिक शब्दमा पनि प्राण हालेर गाउन सकेदेखि यो त मैले त सकारात्मक बाटो देखिरहेको छु। यो प्रशंसा कि उपहास पत्तै भएन, यो प्रशंसा कि उपहास पत्तै भएन, म अज्ञानी छु विद्यानाश पत्तै भएन। लगाइन्छ गाईलाई चस्मा हरियो, लगाइन्छ गाईलाई चस्मा हरियो, ऊ खाँदैछ परालकी घाँस पत्तै भएन, म अज्ञानी छु विद्यानाश पत्तै भएन। हात मिलाई मन छुटायौ सधैँ सधैँलाई, हात मिलाई मन छुटायौ सधैँ सधैँलाई, यो विग्रह हो कि समास पत्तै भएन, म अज्ञानी छु विद्यानाश पत्तै भएन। देश बिरामी म बिरामी तिमी बिरामी, देश बिरामी म बिरामी तिमी बिरामी, मन्छेला र खै यो पिचास पत्तै भएन, म अज्ञानी छु विद्यानाश पत्तै भएन। गणतन्त्र आयो भन्थे कहाँ आयो खै, गणतन्त्र आयो भन्थे कहाँ आयो खै, हामी मालिक भयौँ कि दास पत्तै भएन, यो प्रशंसा कि उपहास पत्तै भएन, म अज्ञानी छु विद्यानाश पत्तै भएन। रमाइलो गजल रहेछ, विभिन्न विषयले छुन्छन् है तपाईँलाई। अनि गजल लेखिसकेपछि कसैलाई सुनाउसनाउ लाग्दैन? मेरो सबैभन्दा पहिलो श्रोता त म नै हुन्छु। म पटक पटक यति धेरै पटक गुनगुनाउँछु, एक्लै गुनगुनाउनै सुन्ने, एक्लै गुनगुनाउँछु, धेरै पटक सुन्छु। मलाई अलिकति मात्र खटक्क केही कमजोरी, आफूलाई कमजोरी जस्तो महसुस लाग्यो भने म त्यसलाई बाहिर ल्याउँदै ल्याउँदिनँ। पहिला सिक्ने बेलामा केही केही कमजोरीहरू रह्यो होला, किनकि त्यो बेलामा त्यतिलाई नै राम्रो भनिन्थ्यो। त्यसपछि मैले पहिलोचोटि सुनाउने भनेको पोखरा गजल सन्ध्याका साथीहरू हुन्छन्, त्यहाँ गजल सन्ध्याका केही एकदम साह्रै नै प्रतिभाशाली भाइहरू हुनुहुन्छ, भर्खर भर्खरको भाइहरू हुनुहुन्छ। अबको उद्देश्य के छन् तपाईँको गजलमा चाहिँ, गजलमा विशेष? म फेरि यति एउटा सङ्ग्रह निकाल्छु यसो गर्छु भन्ने सोच छ कि गायनमा एल्बम निकाल्छु भन्ने पनि सोच ल्याउनु भएको छ? गायनको निम्ति त मेरो स्वर मलाई जहाँसम्म लाग्छ व्यावसायिक रूपबाट अगाडि बढ्ने खालको स्वर छैन र मसँग साधना गर्ने समय पनि छैन। म अहिले यो गजलको बाढीलाई सङ्ग्याउनको निम्ति कोसिस गर्छु, कुनै एउटा पुस्तक तयार पारौँ कि भनेर मैले कोसिस गरिरहेको छु। मैले विशेष त अरुज शास्त्र, जुन गजलको वास्तविक सिद्धान्त विज्ञान हो, त्यसलाई नेपालीमा अनुवाद जस्तै भनौँ त्यस्तै गर्दैछु एक, र त्यसका सम्पूर्ण उदाहरणहरू प्रसङ्गहरू नेपाली गजलसँग, नेपाली भाषासँग मिल्दो किसिमबाट अगाडि बढाउँदैछु। मैले सोचेअनुसार मैले त्यति गर्न सकेँ भने मैले गजलको निम्ति धेरै गरेको ठहर छ। हुनसक्छ नेपाली गजल साहित्यले, नेपाली वाङ्मयले त्यसलाई कुनै एउटा सानो कुरो देख्ला अर्थात् देख्दै नदेख्ला, तर मैले मेरो जे सोचेको छु त्यो सोचेअनुसार, त्यो मैले 50 किताब लेखेँ भन्दा त्यो एउटा किताब लेख्नु मैले ठुलो उपलब्धिमूलक ठान्नेछु, र लगभग लेखेर सकिएको छ। तर यस्तो कि जति गहिरियो जति गहिरियो उति उति नयाँ नयाँ कुराहरू आउँदै जान्छन्। त्यसमाथि म नेपाली भाषाको विद्यार्थी नभएको हुनाले भाषाका धेरै कुराहरूले मलाई अल्म ल्याउँछन्। अब हामीसँग समय कम भएको हुनाले एउटा गायन मैले फेरि सुन्ने रहर गरेँ तपाईँको तरन्नुम शैलीको वाचन तपाईँको बनाइमा। पखाली आँसु सँगै गजल शरीरमा, पखालिए आँसु सँगै गजल शरीरमा, बरसिरहे साउनको बादल शरीरमा, बरसिरहे साउनको बादल शरीरमा, न झुल्केको जुन खोज्दै हरेक औँसीमा, नझुल्केको जुन खोज्दै हरेक औँसीमा भौतारी जुनी भरी पागल शरीमा भौतारी जुनी भरी पागल शरीमा पखाली आँसू सँगै गाजल शरीमा बरसिरहे साउनको बादल शरीमा हरेक मेला हरेक उत्सव हुँदै रमिता हरेक मेला हरेक उत्सव हुँदै रमिता बजिरहे चोट खाँदै मादल शरीमा बजिरहे चोट खाँदै मादल शरीमा पखालिए आँसुसँगै गाजल शरीमा बरसिरहे साउनको बादल शरीमा ममताले पालिएछु भुलेनियती ममताले पालिएछु भुले नियति परसिरहे गढी माईको भाकल शरीमा परसिरहे गढी माईको भाकल शरीमा पखालिए आँसुसँगै गाजल शरीमा बरसिरहे साउनको बादल शरीमा नमेटिने दाग लाग्यो बिना दोषमा नमेटिने दाग लाग्यो बिना दोषमा मिल्किरहे कुमारीको आँचल शरीमा मिल्किरहे कुमारीको आँचल शरीमा पखालिए आँसुसँगै गाजल शरीमा बरसिरहे साउनको बादल शरीमा बरसिरहे साउनको बादल शरीमा हस् धन्यवाद धेरै मिठो सुनाउनु भयो हामीलाई मन्त्रमुग्ध बनाइदिनु भयो आवाज शर्माजी धेरै धेरै धन्यवाद तपाईँलाई अब हामी कार्यक्रमबाट पनि विदा माग्ने तर्खरमा छौँ तपाईँलाई फेसबुक बाहेक अरू कुनै माध्यमबाट सम्पर्क गर्न सकिन्छ कि त्यो माध्यम नै ठिक छ सम्पर्क गर्ने माध्यम त मसँग सम्पर्क गर्ने हरेक माध्यमहरू सही छन् तर म गाउँमा हुने भएको हुनाले त्यति साह्रै भनेको समयमा म बजार चर्न पाउँदिनँ भेटघाट हुन सक्दिनँ अहिलेलाई सबैभन्दा सजिलो उपाय त्यही नै होला तैपनि मलाई कसैले सम्पर्क गरेर फोन सम्पर्क गरेर मैले जानेको कुरा अर्थात् चाहिँ कुनै विषयवस्तुप्रति मेरो धारणा मेरो व्यक्तिगत धारणा बुझ्न चाहनुहुन्छ भने मेरो फोन सम्पर्क पनि गर्न सक्छ कति नम्बर हो मेरो 9856032646 98560 32,646 हवस्, धेरै खुसी लाग्यो. थोरै समयको लागि काठमाडौँ आउनुभएको बेलामा हाम्रो बुलबुललाई समय दिनुभयो, हार्दिक आभारी छु. हवस्, धन्यवाद. हवस् त, अर्को दिनसम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बिदा हुँदैछौँ. जाँदा जाँदै आवाज शर्माको पलास गजल संग्रहमा संग्रहित यो गजल वाचन गर्दै शुभरात्री भन्दैछौँ. मिठो सुवास सान्निध्य र मुस्कानको मात पाए, किन चाहियो उदास बिहान यो जुनेली रात पाए. जे जे भन सबै मान्छु रुवाऊ या हँसाउनु, जे जे भन सबै मान्छु रुवाऊ वा हँसाउनु. म बिर्सन्छु सबै घाउ सिरानीमा हात पाए, किन चाहियो उदास बिहान यो जुनेली रात पाए. व्यवस्थाको उदास एक्लो जिन्दगी यो जी हेर, व्यवस्थाको उदास एक्लो जिन्दगी यो जी हेर. उत्सव झैं लाग्दो रहेछ आफ्नैबाट घात पाए, किन चाहियो उदास बिहान यो जुनेली रात पाए. म रम्नुमा त्यस्तो नौलो कुनै कुरा चाहिँदैन, म रम्नुमा त्यस्तो नौलो कुनै कुरा चाहिँदैन. ढुङ्गो पुग्छ देउरालीमा तिम्रो फूल पात पाए, किन चाहियो उदास बिहान यो जुनेली रात पाए. तिम्रो आवाज जहाँ पुग्छ सारा संसार उसैको हो, तिम्रो आवाज जहाँ पुग्छ सारा संसार उसैको हो. बोल्छन् यहाँ पत्थर पनि मिठो झन्झावात पाए, मिठो सुवास सान्निध्य र मुस्कानको मात पाए, किन चाहियो उदास बिहान यो जुनेली रात पाए. बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति. बुलबुल